जन्म पाए भने अर्को जन्म पाए भने तिम्रो योग्य बनी आउला दुईटा मुटु एउटै पारी दुईटा मुटु एउटै पारी तिमी सँगै माया लाऊ अर्को जन्म पाए भने मत हिलो माथि बगैँचाको तिमी माली फुले मत हिलो माथि बगैँचाको तिमी माली चिमालको जुनी मेरो चिमालको जुनी राखी तिम्रै नामको गीत गाउला दुईटा मुटु एउटै पारी दुईटा मुटु एउटै पारी तिमी सँगै माया लाउला तिमी सँगै जीवन बिताउला अर्को जन्म पाए भने तिमी जस्तै फुल्ने रहर पहिली झर यस पाली तिमी जस्तै फुल्ने रहर पहिली झर यस पाली ओलिएर झरे पछि ओलिएर झरे पछि मेरो संसार भयो खाली मेरो संसार भयो खाली यो जन्ममा यस्तै भयो रहर थाती राखी जाउला